रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा अर्पण समर्पण गरेको एउटा बसाइ लिएर आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट। यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म, र मिठा मिठा गीत सङ्गीतहरू तपाईँको लागि राख्छौँ नै, विशेष गरी सम्झना सन्देशहरू साट्ने गर्छौँ। आउन चाहनुहुन्छ, आफ्नो घर परिवारलाई सम्झिन चाहनुहुन्छ, कुनै सन्देशहरू छ कसैको लागि भनेदेखि चाहिँ फोन गर्नुहोला 056-55-363-32 र 056-55-363-33 दुईवटाबाट तपाईँको लागि आज पनि हामीले खुल्ला गरिसकेका छौँ। र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो दिदी, नमस्ते। नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ? चिन्नु भएन, कोराकदेखि। ओहो, कोराकदेखि भन्नुहोस् त एकपटक। बाटुनी लामा। ओहो, हाम्रो बाटुनीजीको आवाज किन मैले सधैँ एकदमै चिन्न सक्दिनँ कि, सबै साथीहरूको आवाजलाई एकदम चिनिहाल्छु। होइन, बिर्सनको लागि होइन, जे भए पनि अलिक फरक छ आवाज, अनि ठ्याक्कै पार्न सक्दिनँ कि किन हो। अब चाहिँ कोसिस गर्छु पक्कै पनि है। हुन्छ, अनि के छ हाम्रो बाटुलीजीको हाल खबर? सबै ठिक छ हजुरहरूको? हाम्रो पनि एकदम ठिकठाक छ, गर्मी बढिरहेछ, एकदम अलिक गर्मी भइरहेछ होइन। हजुर, गर्मी नै छ। ल, पानी टन्न पिउनुहोस्, आफ्नो ज्यानको ख्याल गर्नुहोस् है। अनि खाजा भयो कि भएको छैन? एकछिन पछाडि हुन्छ दिदी, हजुरले मेरो भइसक्यो, राज्यको पनि भइसक्यो, मेरो पनि भन्नुभएको छ, हामी सबैजनाको भइसक्यो है। अच्छा, तपाईँको सम्झना सन्देशहरू चाहिँ कसको लागि छ? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि कन्ट्रोल रुम राजदाको लागि हजुर, अनि मेरो घर परिवार, अनि मेरो विदेशमा हुने भाइ सन्देश, अनि अहिले जान लागेको सन्तोष हजुर, अनि मेरो कुबेर भाइ, राज भाइ, अनि मेरो बहिनी सुमित्रा हजुर, मेरो छोरी सुजिनाको लागि, अनि मलाई बाटुली भनेर चिनि नचिनी सम्पूर्णको लागि। हुन्छ बाटुलीजी, अहिले भने छुटौँ, नमस्कार। नमस्ते, बाटुली आउनु भएको थियो यति बेला, र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, हेलो, नमस्कार। नमस्ते दिदी, कहाँबाटको बोल्दै हुनुहुन्छ? कुमार। कुराकदेखि कुमार, के छ हाम्रो कुमारजीको हाल खबर? ठिकै छ दिदी, गर्मी बढ्या, त्यही हो, गर्मी बढ्या छ है, एकदम गाह्रो हुन्छ बस्नलाई है। हजुर, अनि खाजा खानु भयो कि छैन नि? भएको छैन, अब एकछिन बजाएको हुन्छ। अनि हजुरको? मेरो भइसक्यो। आज को को छ सम्झिनुहुन्छ कुमारजीले? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, अनि टेक्निसियनमा रहनुहुन्छ त्यही लागि हजुर, अनि मेरो घर परिवारको लागि विशेष गरी। हुन्छ, छुटौ है, नमस्ते। नमस्कार, कुमार आउनु भएको थियो यति बेला कुराकबाट, र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-55-363-32 र 056-55-363-33 दुईवटाबाट खुल्लै छ। यति बेला पृष्ठभूमिमा एउटा आवाज गुन्जिन थालेको छ, थोरै यो आवाजलाई अगाडि जोड्छु, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउने नै छु। Oh, भुल्दिन तिमीलाई सयौं चोटि मरे पनि निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ. अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जबाट साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई सुनिराख्नु भएको छ. यति बेला www.radioarpan.com.np लगइन गरेर र अर्को साथी आइसक्नु भएको छ. अर्पण समर्पणको यो श्रृङ्खलामा म उहाँलाई स्वागत गर्छु. हेलो हेलो हजुर नमस्कार. नमस्ते दिदी. कहाँबाट को बोल्दै हुनुहुन्छ? म भण्डारादेखि कुष्मालामा. भण्डारादेखि कुष्मालामा के गर्नुहुन्छ कुष्माजीले? म अहिले पढ्दैछु. पढ्दै हुनुहुन्छ? कतिमा कुष्माजी? कस्तो भइरहेछ एक्जाम? अब बाँकी कुन छ? सबै राम्रोसँग प्रिपेयर गरेर दिनु होला है. अनि खाजा खानु भयो त? मैले पनि खाइसकेँ. अनि आज कुष्माजीलाई कस्तो सम्झिन मन लाग्यो समर्पणबाट? मेरो साथीहरू सबैलाई धेरै धेरै सम्झन्छु. राम्रोसँग एक्जाम दिनु होला भन्न चाहन्छु. अनि आमालाई धेरै सम्झिरहेको छु भन्न चाहन्छु. आमा कोराकमा हुनुहुन्छ. अनि धेरै धेरै याद आइरह भन्न चाहन्छु. हुन्छ अहिले भने छुट कुष्मा. हस् त नमस्कार. कुष्मा हुनुहुन्थ्यो यति बेला भण्डाराबाट आउनु भएको थियो र अर्को साथी पनि आइसक्नु भएको छ. म उहाँलाई पनि स्वागत गरिहाल्छु. हेलो. हेलो हजुर नमस्कार. नमस्ते दिदी. कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट मन्जु लामा. खोराकबाट मन्जु लामा. हजुर. के छ हाम्रो मन्जुजीको हाल खबर? ठिकै छ दिदी. हजुरको? मेरो पनि ठिक छ. अनि के गर्नु भएको छ हिजो आज मन्जुजीले? बसिरहेको दिदी. बसी बसाइ नै छ है. अनि आज कसो सम्झिनुहुन्छ कार्यक्रमबाट? सर्वप्रथम हजुरलाई धन्यवाद. कन्ट्रोल रुममा हिँड्ने दादालाई, अनि थारीमा जाने मम्मी बाबाहरूलाई, हजुर, अनि मेरो घर परिवारलाई, अनि दाई प्रेम, सुसन, अनि कविता भाउजू, कुमारी भाउजू, अनि साथीहरू निशा, सङ्गीता, रिता, हजुर, अनि बाटुली, सुमित्रा, अनि कान्छी, अनि मलाई मन्जु भने चिन्ने नचिन्ने सम्पूर्णको लागि. हुन्छ मन्जुजी, फेरि पनि आउँदै गर्नुहोस् है. नमस्कार. मन्जु आउनु भएको थियो यति बेला कुराकबाट र अर्पण समर्पणको यो श्रृङ्खला हो. तपाईँ आउँदै गर्नुहोला 056-5363-32 र 056-5363-33 बाट हामीले खुल्ला गरिराखेका छौँ. र यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा आवाजलाई अगाडि जोड्छु. त्यस पछाडि छोटो व्यावसायिक विश्राम लिन्छौँ अनि फेरि तपाईँसँग कुराकानी गर्न आउने नै छौँ. शिर सजाउने फूल खोज्दै, शिर सजाउने फूल खोज्दै कुन कुनामा भएन मैले. पनि टिपेर शिर सजाइन मैले, गुलाबकै फुल पाउँदा पनि टिपेर शिर सजाइन मैले. शिर सजाउने फुल खोज्दै के था यो मनको बेथा, मूर्ख होस् त भन्छन् तारा विषय पिएर प्यास मेटे अमृत पाउँदा खाइन मैले. तारा विषय पिएर प्यास मेटे अमृत पाउँदा खाइन मैले। शिर सजाउने फूल खोज्दै रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर, टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नौको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-560-341, एम्बुलेन्स 98455-64-222। ए दिलो पक त पक, हस्याङ खस्याङ गर्दै हिँडेछस्, कता हो? सगरमाथा। ए केटा हो, हेर न ए हँसाउँछ यसले पनि, यो यति बेला अनि सगरमाथा। ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र, लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि। ए हो र, सुन त केटा हो, हाम्रो रविनले पनि 5 वर्ष पहिला सगरमाथा मोबाइलबाट मोबाइल किनेको थियो, आजसम्म चलाइरहेछ, त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ, हामी पनि किन्न जाउँ। जाउँ जाउँ जाउँ जाउँ जाउँ जाउँ। कलर्स, सैमसंग, नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटीसी, यानसेल तथा युटेल को रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ। विगत 10 वर्षदेखि तपाईहरुकै सुख दुःखको साथी, साथै ओरिजिनल मोबाइलको एकमात्र विकल्प सगरमाथा मोबाइल, रत्नगर 1 गंगा प्लाजा चौराहा चोक, प्रोप्राइटर शंकर पौडेल, फोन 0655-561-556, मोबाइल 98452-41-141। मा मनकामना मामा भान्जा, यो भन्या चाहिँ के त? तिमीलाई थाहा छैन घर निर्माण गर्नेले भुल्नै नहुने इलेक्ट्रिक पसलको नाम? इलेक्ट्रिक पसल त हजार छन् तर यसलाई चाहिँ किन सम्झिने, कारण खुलाएर भन त। युजी, युनिक, हिरो, राठी, सिपिएल कम्पनीका समान नारायणगढकै दरेटमा पाइन्छ नि, यति मात्रै हो र, त्यहाँ त घरलाई उज्यालो पार्ने आकर्षक वाल लाइट, सो लाइट, डोम लाइट तथा इन्भर्टर जडान र बिक्री गरिन्छ नि। अर्को कुरा, देश तथा विदेशमा काम गरेका दक्ष टेक्निसियन द्वारा हाउस वायरिङ गरिन्छ नि। ए हो र, ल त्यसो भए यसको ठेगाना पनि भन न त। ल सुन, रनपा 8 बकुलर सो कियन प्लाजाको पहिलो तलामा छ, रेडियो अर्पणको ठीक अगाडि। मोबाइल भान्जा 98451-087-29, मामा 98065-28-145। आफ्नो घर वायरिङको लागि आजै जिम्मा दिएर ढुक्क हुनुहोस्, गोर्खाली मामा भान्जाको प्रयास चितवनलाई उज्यालो बनाउने अभ्यास। विस्तृत जानकारीका लागि फोनमा सम्भव नहुने हुनाले पसलमा आउन अनुरोध गरिन्छ। स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ, थाहा छैन र हजुरलाई एकै ठाउँमा पाइन्छ। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरि घरि। न्यू नेसनल बुक्स एन्ड स्टेसनरी, जाउँ सधैँ सम्झेर सौरा चोक घरि घरि। हामी कहाँ सरकारी विद्यालय, बोर्डिङ स्कुल तथा क्याम्पस का पाठ्य पुस्तकहरू, धार्मिक किताब, अफिस का लागि आवश्यक पर्ने स्टेशनरी सामानहरू, खेलकुद का सामग्रीहरू पाइनुका साथै एनसेल को सिम कार्ड, एनटीसी एनसेल र युटीएल को रिचार्ज कार्डहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। सम्पर्क न्यू नेशनल बुक्स एन्ड स्टेशनरी, रत्नगर 1 चौराहा चोक चितवन, फोन 0556-562-519, मोबाइल 98551-61-619। सम्झेर सौरा चोक घरि घरि। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध। घर धनीले घर कम्पाउण्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण शुरू गराउनु पर्नेछ। भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन। माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनु पर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ। भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, फोन 056-553-271। कान्छु, तिमी मलाई माया त गर्छौ नि हैन? त्यो पनि सोध्ने कुरा हो र। त्यसो भए बिहे गराउ न त। नाइ, दिदीको बिहे नै भएको छैन। मम्मीलाई सोधौ। अहँ, बेलै भएको छैन। त्यसो भए पल्सर बाइकमा घुम्न जाऊ न त। तर बाइक खोइ त। एकैछिन है, म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लाई हाल्छु नि। वाउ, यति छिटै? वाउ, यति छिटै? हजुर, हाम्रा सेवाहरू पल्सर 200cc NS बाइक, 220cc का पल्सर बाइकहरू, पिकअप र माइलेज राम्रो भएको विश्वकै सर्वाधिक बिक्री हुने 125cc 150cc का डिस्कभर बाइक, 100cc 125 का प्लाटिना बाइकहरू पाउनुका साथै जिनियन स्पेयर पार्ट्स, एक्सचेन्ज अफर, फाइनेन्स सुविधा एवं दक्ष र अनुभवी मिस्त्रीद्वारा सर्भिस ग्राई ढुक्क रहनुहोस्। सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली, खैरनी 4 मगरी चोक पर्सा चितवन, फोन 056-583-176, मोबाइल 98-451-1232। रेडियो अर्पण 104.5 MHz। पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ भनेदेखि फोन गरिहाल्नुहोला। र यति बेला को साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? नमुना केसी। कहाँबाट नमुना जी? जुटपानीबाट। अनि के गर्नुहुन्छ नमुनाले? यत्तिकै बस्नुहुन्छ। अनि आज अर्पण समर्पणमा पहिलोपटक फोन गर्नुभयो हो? नै दिदी, हजुरसँग त कतिखेर भइसक्यो। हजुरले हो र भने पछाडि धेरै समय अगाडि गर्नुभयो होला, अहिले अहिले त खासै गर्नु भएको छैन जस्तो लाग्यो है। अनि बिचमा किन हराउनु भएको थियो यस्तोसँग? दिदी हराएको छैन, सुनेर चाहिँ त है ल ठिक छ, कहिले काहीँ सम्झिरहेको छ है भन्न पनि आउनुहोस् न फोनमा है। हजुर। अनि तपाईँको सम्झना सन्देशहरू कसको लागि छ आज? हजुर, हुन्छ नमुनाजी, आउँदै गर्नुहोस्, माया नमार्नु होला है। नमस्कार। नमस्कार। नमुना हुनुहुन्थ्यो यति बेला जुटपानीबाट, आउनु भएको थियो र अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो। हेलो, कोही साथी आउनु भएको थियो तर उहाँसँग कुराकानी चाहिँ हुन सकिन। हामी अर्पण समर्पणको यो श्रृङ्खलाको लगभग अन्तमा पनि आइसकेका छौँ र अब कार्यक्रमबाट पनि सुनिनुपर्छ। तिनजेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति निकै नै आभारी छु। आज कार्यक्रममा आउनु भएको थियो बाटुली कुराकबाट, त्यसै गरी कुष्मा हुनुहुन्थ्यो भण्डाराबाट, मन्जु आउनु भएको थियो कुराकबाट, नमुना जितपानीबाट आउनु भएको थियो, कुमार कुराकबाट आउनु भएको थियो। तपाईँ सबैजना धन्यवाद छ, प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो राजले, राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु। हवस् त, नमस्कार।